सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल स्थानीय समाचार विस्तारमा। चितवनको क्षेत्र नम्बर 4 असार 8 गते हुने संविधान सभा उपनिर्वाचनका लागि 12 जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। दलका उम्मेदवारले नाम दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले बाछा गाजा र पेट्रोलियम पदार्थ प्रयोग गरिने मोटरसाइकल जीव कार लगायतका सवारी साधनसहितको र्याली गर्न प्रतिबन्ध लगाए पनि दलहरूले र्याली सिधा आएर उम्मेदवारी दर्ता गराएका थिए। यो क्षेत्रबाट संविधान सभाको निर्वाचनमा नेपाली कंग्रेसका सभापति सुशील कोइराला विजयी हुनुभएको थियो। चितवन 4 नेकपा एमालेकी दिलकुमारी राहुल पार्वती, नेपाली कंग्रेसबाट रामकृष्ण घिमिरे, एकीकृत नेकपा माओवादीका सुखी खुशी राम पाखरिन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामविक्रम ठकुरे, राप्रपा नेपालबाट वेदबहादुर ओस्ती, नेकपा मालेबाट सृजना रुवाली, राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदेव गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदमबहादुर थापा, नेपाल आमा पार्टीबाट कृष्ण प्रसाद दुवाली, जनप्रजातान्त्रिक पार्टीबाट किरण कुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्। आज मनोनयन दर्ता गरिएपछि भोलि 12 गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन, 13 गते उम्मेदवारको विरोधमा उजुरी दिने, 14 गते मनोनयन पत्र र ओछिरी उपर जाँचबुझ गरी निर्णय गर्ने, 15 गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने, 16 गते उम्मेद्वारको नाम फिर्ता लिने, 15 गते उम्मेद्वारको नामावली फिर्ता लिने, 17 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, 18 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। ती सबै कार्यक्रम समय बिहान 10 देखि 5 बजेसम्म तोकिएको छ। सबै क्षेत्रमा मतदान विद्युतीय मतदान उपकरणद्वारा हुनेछ। मतदान असार 8 गते बिहान 7 देखि 5 बजेसम्म हुने आयोगले जनाएको छ। गत मङ्सिर 4 गते सम्पन्न संविधान सभाको निर्वाचनमा 2 क्षेत्रबाट विजय भएका सभासदहरूले 1 क्षेत्र छोडेपछि त्यही क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौँ 2, नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले चितवन 4, नेकपा एमालेका उपाध्यक्ष एवं उप प्रधानमन्त्री वामदेव गौतमले बर्दिया 1 र नेपाली कंग्रेसका वरिष्ठ नेता श्री बहादुर देव वाले कैलाली छ सुन्नु भएको थियो। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुलर रत्नगर अस्पतालमा डायलोसिस सेवा सुरु हुने भएको छ। बकुलर रत्नगर अस्पतालले राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौँको सहकारीमा यो सेवा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। चितवनमा यसअघि 2 मेडिकल कलेजले मात्रै डायलोसिस सेवा दिँदै आएका थिए। विशेष गरी विपन्न वर्गका परिवारका लागि सेवा दिने उद्देश्य रहेको पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। 1 महिनाभित्र ओपिडी सेवा तथा त्यसको 2 महिनामा डायलोसिस सेवा सुरु गरिने पौडेलले बताउनुभयो। विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरूले यस अस्पतालबाट सेवा पाउने भन्दै डाक्टर पौडेलले यो रोगको उपचारका लागि ठूला मेडिकल कलेज र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो। पत्रकार सम्मेलनमा राष्ट्रिय मृगौला उपचार केन्द्रका डाक्टर ऋषि कुमार काफ्रेले रत्नगरमा यो सेवा सुरु भएपछि काठमाडौँ धाउनुपर्ने बाध्यता हटेर त्यहाँ हुने भिडभाड घट्ने दावी गर्नुभयो। रत्नगर अस्पतालले भरतपुरको सरकारी अस्पतालसँग सहकार्य गरेर सेवा सञ्चालन गरे पूर्वी चितवन बाहेक अन्य क्षेत्रका बिरामीहरू पनि रत्नगर आउन बाध्यता पर्ने बताउनुभयो। कुनै पनि सेवा सञ्चालन गर्न चुनौती हुने भएकाले यसलाई दीर्घकालसम्म जोगाइराख्ने यस क्षेत्रका सबै सरकारवालाहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो। अहिले 5 मेसिन यहाँ ल्याइएको जानकारी दिँदै डाक्टर काफ्रेले यो सेवा सञ्चालन गर्न करिब 2 करोडको लागत लाग्ने बताउनुभयो। पत्रकार सम्मेलनमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखले पूर्वी चितवनलाई मात्रै केन्द्रित नगरी तराई जिल्लाका बिरामीहरूलाई पनि यो सेवाका लागि समेट्नु पर्ने बताउनुभयो। उहाँले छोटो समयमा अस्पतालले यो सेवा ल्याउन पाउने नै महत्वपूर्ण कुरा भएको भन्दै टिकाई राख्न सबैलाई आग्रह गर्नुभयो। यो सेवा सञ्चालनका लागि बकुलर रत्नगर अस्पतालले 20 लाखको लागतमा भौतिक पूर्वाधार निर्माण गरेको छ। पत्रकार सम्मेलनमा रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले कार्यक्रममा ल्याउन ठूलो कुरा नहुने भन्दै दीर्घकालसम्म प्रभावकारी ढंगले सेवा सञ्चालन गर्नुपर्ने औलाउनु भयो। 1500 बेडको क्षमता रहेको बकुलर रत्नगर अस्पतालले हाल 24 घण्टा सुत्केरी सेवा, भिडियो एक्सरे सेवा, डेन्टल सेवा प्रदान गर्दै आइरहेको छ। चितवन क्षेत्र नम्बर 3 का सभासद कृष्ण भक्त पोखरेलले नेपाल पत्रकार महासंघ चितवनलाई सांसद विकास कोषबाट 50,000 नगद सहयोग प्रदान गर्नुभएको छ। सभासद पोखरेलले आज एक औपचारिक कार्यक्रमका बीच पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। सो क्रममा सभासद पोखरेलले पत्रकारिताको विकास र पेरेस मैत्री संविधान निर्माणमा आफू र आफ्नो पार्टी एमाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चितवनको पत्रकार को विकासमा आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँले बताउनुभयो। कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकारिताको संस्थागत विकास हुन सके सामाजिक रूपान्तरणको अभियानमा राजनीतिक कर्मीहरूलाई सघाउ पुग्ने धारणा राख्नुभयो। उहाँले सभासद पोखरेलबाट पूर्व प्रतिबद्धता अनुरूप सहयोग प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै जिल्लाका अन्य सभासदहरूलाई पनि पत्रकार महासंघ चितवनलाई सहयोग गरिदिन आह्वान गर्नुभयो। सांसद विकास कोषबाट सबै सभासदले सहयोग गरे महासंघको भवन निर्माणमा ठूलो सघाउ पुग्ने उहाँले आशा व्यक्त गर्नुभयो। कार्यक्रममा प्रेस मैत्री संविधान निर्माण लेखनमा महत्वपूर्ण भूमिका खेल्नका लागि चितवन शाखाको तर्फबाट शाखा अध्यक्ष हरिप्रसाद पोखरेलले सभासद कृष्ण भक्त पोखरेललाई डायरी र कलम उपहार स्वरूप दिनुभएको थियो। कार्यक्रममा मन्तव्य राख्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस चौधरी चितवनका अध्यक्ष शालिग्राम नेपाल, क्रान्तिकारी पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश मणि गेवालीले पत्रकार महासंघलाई सहयोग उपलब्ध गराएकोमा सभासद पोखरेललाई धन्यवाद व्यक्त गर्नुभयो। जिल्ला शिक्षाकाले चितवनले विभिन्न बहानामा विद्यालय बन्द नगर्न आग्रह गरेको छ। जिल्ला शैक्षिक सत्र सुरु भएको केही समय मात्र भए पनि केही विद्यालयले गर्मी बिदा दिएको भन्ने जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ। शिक्षा नियमावलीको 2059 दफा 85 अनुसार विद्यालयहरू नेपाल सरकारले तोकेका शनिबारको विदा, चाडपर्व विदा लगायतका सार्वजनिक विदा र 45 दिन वर्षा वा हिउँदे विदामा मात्र विद्यालयहरू बन्द गर्न पाउने व्यवस्था रहेको छ। त्यसै दफाको उपदफा 4 मा विद्यालय व्यवस्थापन समितिको निर्णयले वर्षभरिमा बढीमा 5-5 दिन मात्र स्थानीय विदा गर्न पाइने व्यवस्था गरेको छ। तर यहाँको केही विद्यालयहरूले शैक्षिक सत्र भर्खर सुरु भएको र पठन पाठन सुरु हुँदै गर्दाको अवस्थामा गर्मी बिदा भनेर विद्यालय बन्द गरेको जानकारी आएकोले विद्यालयहरू बन्द नगरिदिनु हुन र विद्यालय नियमित सञ्चालन गरिदिनु हुन जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको छ। साथै अभिभावकहरूले पनि आफ्ना बाबु नानीहरूलाई नियमित विद्यालयमा पठाइदिन समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ। कुनै विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले नियम विपरीत विद्यालय बन्द गरेमा शिक्षा ऐन नियम अनुसार कारवाही गरिने जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोने चितवनको आयोजनामा आजदेखि भरतपुरमा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। तालिमको नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र बडुवालले उद्घाटन गर्नुभयो। आदिवासी जनजाति जिल्ला समन्वय समिति चितवन सहयोगमा भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडुवालले पत्रकारिता क्षेत्र समावेशी भए सबै क्षेत्रका समाचार बाहिर ल्याउन सहज हुने बताउनुभयो। उहाँले अहिले पनि पत्रकार महासंघमा आदिवासी जनजातिहरूको राम्रै उपस्थिति भए पनि यसलाई अझै बढी बनाउन लाग्न जनजाति अगुवाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष पदमबहादुर गुरुङले आदिवासी जनजातिहरूको अवस्था बाहिर ल्याउनका लागि आदिवासी पत्रकारहरूलाई नै सहज हुने बताउनुभयो। उहाँले युवाहरूलाई देशको हरेक अवस्थाको बारेमा जानकार हुन आग्रह गर्दै तालिमपछि व्यवहारमा उतर्न आग्रह गर्नुभयो। यस्तै आदिवासी जनजाति जिल्ला समन्वय समिति चितवन उपाध्यक्ष नरेन्द्र लिम्बुले आदिवासी जनजाति क्षेत्रमा अझै पनि उद्घोषण कला नभएकोले प्रशिक्षार्थीहरूलाई ध्यानपूर्वक सिक्न आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै जिल्ला विकास समितिका सामाजिक विकास अधिकारी प्रकाश पौडेलले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति क्षेत्रको प्रतिनिधित्व बढे सूचना समान रूपले बाहिर आउने बताउनुभयो। तालिममा विभिन्न जातीय संगठनबाट प्रतिनिधि गर्दै 25 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। तालिमको पहिलो दिन आज फोनिसका केन्द्रीय पार्षद अमर प्रधान र उपाध्यक्ष भारती दुराले प्रशिक्षण दिनुभएको छ। तालिमको उद्घाटन सत्र जिल्ला अध्यक्ष सन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला पशु सेवा कार्य चितवनले आज मासु उत्पादनका लागि सञ्चालित पालन गरेको फर्मको अनुगमन गरेको छ। कार्यालयका प्रमुख सिद्ध साइट प्रमुख जिल्लाधिकारी शिवराम केलाल पत्रकारहरूसहितको टोलीले पाडा पालन गरेका पश्चिम चितवनका तीनवटा फर्महरूको अनुगमन गरेको हो। शारदा नगरमा रहेको बखान सहकारी संस्थाद्वारा सञ्चालित फर्म र गीतानगरको केशर बाहागमा रहेका दुईवटा फर्मको अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवस्थित तरिकाले पाडा पालन गर्ने प्रयास भए पनि उचित रूपमा व्यवस्थापन गर्न समस्या देखिएको पाइएको पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो। कार्यालयले पाडा पालनका लागि आगामी 3 वर्षीय कार्यकालका लागि 60 लाख रुपियाँ बजेट छुट्टाइसकेको छ। कार्यक्रम अनुसार कम्तीमा 100 वटा पाडाहरू पालन गरिएको फर्मलाई कार्यालयले 12 लाख रुपियाँ सहयोग गर्नेछ। चितवनमा मासुका लागि 5 वटा पाडा फार्मका लागि कार्यालयले सहयोग गर्ने कार्कीले जानकारी दिनुभयो। नदी दूषित हुँदै गएपछि बछौल एक बद्रहनेका युवाहरूले बुढी राप्ती नदीमा आज सरसफाई गरेका छन्। बागमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा वन अन्तर्गतको बद्रहनी टोल समितिको अगुवाईमा नदी सरसफाई गरिएको हो। स्थानीय 40 जना युवाहरूले खोलामा फैलिएको सलकुम्बी छार उकालेर फाल्नुका साथै नदीमा फालिएका प्लास्टिक बोतल कपडा संकलन गरी नष्ट गरिएको टोल समितिका संयोजक सुमबहादुर तामाङले जानकारी दिनुभयो। युवाहरूले राप्ती नदीको 2 किलोमिटर सरसफाई गरिएको संयोजक तामाङले जानकारी दिनुभयो। कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष रामकाज अधिकारी सदस्यहरू राजन भट्ट इन्द्र बहादुर राणा मगर वीरबहादुर तामाङ समाजसेवीहरू अशोक दराई शिव ग्लामिसनले लगायतको सहभागिता रहेको थियो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सर्वोच्चमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनवाई कस्तो लाग्यो? ए संसदीय समितिको कर्मकाण्ड काम, बी गर्नै पर्ने नियमित प्रक्रिया, सी निकै रमाइलो गाई जात्रा हेरे जस्तै। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0656 63 063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556 225 5363, फ्याक्स नम्बर 0556 5363, इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@newsjmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।